ये जो बात आएगी इसके है बस मिट नहीं सकती। ये जो बात आएगी इसके है बस मिट नहीं सकती। फरोगे जी इसी से है ये कुवत मिट नहीं सकती। यही जो बंद था बातिल के तूफानों से टकराया, यही जो बंद था बातिल के तूफानों से टकराया। जरा तारीख दोहराओ शुजात मिट नहीं सकती। जरा तारीख दोहराओ शुजात मिट नहीं सकती। ये जो बंद आए दीस की है बस मिट नहीं सकती। यही सुन्नत का मजहर है को है तूर का जलवा, यही सुन्नत का मजहर है को है तूर का जलवा। शोला बुझ नहीं सकता हरारत मिट नहीं सकती। ये शोला बुझ नहीं सकता हरारत मिट नहीं सकती। ये जो बंग किला दीस की है बस मिट नहीं सकती। अरस तू चल बसा हिकमत भी उसकी हो गई बात, अरस तू चल बसा हिकमत भी उसकी हो गई बात। दिलों पर नक्श है कासिम की हिकमत मिट नहीं सकती। दिलों पर नक्श है कासिम की हिकमत मिट नहीं सकती। ये जो बंद किला दीस की है बस मिट नहीं सकती। ये मसलक अहल हक का है बकाए दीन दुनिया है, ये मसलक अहल हक का है बकाए दीन दुनिया है। खुदा शाहिद है शेखुल हिंद की मेहनत मिट नहीं सकती। खुदा शाहिद है शेखुल हिंद की मेहनत मिट नहीं सकती। ये जो बंद किला दीस की है बस मिट नहीं सकती। शेखुल कुल हुसैन अहमद किया अंग्रेज को बाहे, शेखुल कुल हुसैन अहमद किया अंग्रेज को बाहे। یہ تاریخی حقیقت ہے، حقیقت مٹ نہیں سکتی۔ یہ تاریخی حقیقت ہے، حقیقت مٹ نہیں سکتی۔ یہ دیوبند قلعہ اس کی ہے بس مٹ نہیں سکتی۔ تھے پاکستان کے روح روا شبیر عثمانی، تھے پاکستان کے روح روا شبیر عثمانی، کسی کے دل سے عثمانی خطابت مٹ نہیں سکتی۔ کسی کے دل سے عثمانی خطابت مٹ نہیں سکتی۔ یہ جو بند قلعہ اس کی ہے بت مٹ نہیں سکتی۔ دلوں کے زنگ کو قلب منور سے جلا بخشی، دلوں کے زنگ کو قلب منور سے جلا بخشی، دل عارف سے اشرف کی شرافت مٹ نہیں سکتی۔ دل عارف سے اشرف کی شرافت مٹ نہیں سکتی۔ یہ دیوبند قلعہ اس کی ہے بس مٹ نہیں سکتی۔ امام الافرد وتعهده من اسمه انور، امام الافرد وتعهده من اسمه انور، وہ یکتا ہے جہاں ان کی زکاوت مٹ نہیں سکتی۔ وہ یکتا ہے جہاں ان کی زکاوت مٹ نہیں سکتی۔ یہ جو بند قلعہ اس کی ہے بس مٹ نہیں سکتی۔ جنہوں نے ابن آدم کے جسد میں روح نو پھونکی، جنہوں نے ابن آدم کے جسد میں روح نو پھونکی، وہ شیخ الیاس کی تبلیغ دعوت مٹ نہیں سکتی۔ دنیاس کی تبلیغ دعوت مٹ نہیں سکتی۔ یہ جو بند قلعہ اس کی ہے بت مٹ نہیں سکتی۔ فقیری میں بھی جس نے خسروی کی شان اپنائی، فقیری میں بھی جس نے خسروی کی شان اپنائی، بنوری شاہ انور کی علامت مٹ نہیں سکتی۔ بنوری شاہ انور کی علامت مٹ نہیں سکتی۔ یہ دیوبند قلعہ اس کی ہے بس तो मिट नहीं सकती। जगाते दिले खादीदा को महमूद गंगोही, जगाते हैं दिले खादीदा को महमूद गंगोही। फिदाए कौम अपहर की सआदत मिट नहीं सकती, फिदाए कौम अपहर की सआदत मिट नहीं सकती। ये देवबंद आए दी इसकी है बत मिट नहीं सकती। रजा था तिशन लब आया पिया इस हौज कौसर से, रजा था तिशन लब आया पिया इस हौज कौसर से। अब इसके दिल से देवबंदी हलावत मिट नहीं सकती, अब इसके दिल से देवबंदी हलावत मिट नहीं सकती। ये देवबंद आए दी